زبان. ایک بچہ اس میں لیٹا ہے، ہنستا ہے، غوغا کرتا ہے، لیکن اب تک ہونٹ اس کے لفظوں سے مانوس نہیں. ایک دن ایسا آئے گا، وہ بولے گا، بتلائے گا وہ کون ہے اور یہاں کیوں آیا ہے. پالنے پر ایک کتبہ. اگر دنیا میں لفظوں کا وجود نہ ہوتا تو وہ ایسی نہ ہوتی جیسی آج ہے. جو شخص زبان سے ناواقفیت کے باوجود شیر گوئی کا فیصلہ کرے، وہ اسی طرح کا پاگل ہے جو تیراکی نہ جانتے ہوئے بھی دریا میں چھلانگ لگا دے. کچھ لوگ منہ کھولتے ہیں، مگر اس لیے نہیں کہ ان کے ذہن کے افق پر منڈلانے والے خیالات کے بادل نے انہیں زبان کھولنے پر مجبور کر دیا ہے، بلکہ محض اس لیے کہ ان کی زبان کھجلا رہی ہے. کچھ لوگ ایسے بھی ہوتے ہیں جو شاعری کرتے ہیں، لیکن اس لیے نہیں کہ ان کے دل میں احساسات و جذبات کی گہری لہریں موجود ہیں، بلکہ اس لیے کہ لیکن یہ بتانا تو مشکل ہے کہ ایسے لوگ اچانک شعر گوئی کا فیصلہ کیوں کر لیتے ہیں. ایسے لوگوں کے اشعار مجھے ایسے لگتے ہیں جیسے بھیڑ کی کچی کھال سے بنے کسی تھیلے میں سوکھے اخروٹ کھنک رہے ہوں. یہ لوگ پہلے اپنے ارد گرد کی دنیا پر نظر ڈالنا اور یہ دیکھنا نہیں چاہتے کہ اس دنیا میں کس طرح کے واقعات رونما ہو رہے ہیں. وہ ان آوازوں، گیتوں اور نغموں کو سننا اور تلاش کرنا بھی نہیں چاہتے جن سے دنیا کی فضا معمور ہے. یہاں یہ سوال اٹھایا جا سکتا ہے کہ قدرت نے انسان کو آنکھیں، کان اور زبان کیوں عطا کیے ہیں، اور ایسا کیوں ہے کہ انسان کو آنکھیں بھی دو ملی ہیں اور کان بھی دو ملے ہیں لیکن زبان ایک ہی ملی ہے. مقصد یہ ہے کہ اس سے پہلے کہ زبان سے کوئی لفظ ادا ہو، انسان کو چاہیے کہ اپنی دونوں آنکھوں سے سب کچھ دیکھ بھال لے اور دونوں کانوں کی مدد سے سب کچھ سن لے. منہ سے نکلنے والا لفظ اس گھوڑے کی طرح ہے جو ایک ڈھلوان، سنگلاخ اور تنگ پہاڑی راستے سے اتر کر ایک وسیع و عریض اور ہموار میدان میں آ پہنچا ہو. یہاں یہ سوال پوچھا جا سکتا ہے کہ کیا کوئی انسان کسی ایسے لفظ کو زبان سے ادا کر سکتا ہے جو اس کے دل کی گہرائیوں میں اپنی جگہ نہ بنا چکا ہو. اسی طرح کسی چیز کا کوئی وجود نہیں ہے جسے خالص لفظ کہا جا سکے. وہ بہت کچھ ہو سکتا ہے، دشنام، مبارکباد، حسن، درد، غلاظت، پھول، جھوٹ، سچائی، روشنی یا تاریکی. گناہ گار ہیں، دنیا سوار دے یارب. وطن میں بارہا میں نے سنا ہے یہ جملہ، نہ جانے عہد ہے یا حکم یا دعا کوئی. یہ ایک جملہ ہر ایک لفظ جس کا سحر زدہ، بدی کے ہاتھوں اجاڑے ہوئے جہاں کے لیے ہم ایک جنگ شروع کر رہے ہیں. پھر یارو زبان کھولو، کوئی عہد، کوئی حکم، دعا کوئی جو اس جہاں کو بچا لے، بس ایسی بات کہو. ایک بار میرے ایک دوست نے کہا، میں اپنے قول کا مالک ہوں، چاہوں تو اس کا پاس کروں اور چاہوں تو اسے نظر انداز کر دوں. ہو سکتا ہے میرے دوست کا یہ موقف ان کے لیے موزوں ہو، لیکن ادیب کو حقیقی معنوں میں اپنے قول کا پابند ہونا چاہیے، چاہے اس کی نوعیت قسم کھانے کی ہو، چاہے بد دعا دینے کی. اسے کسی ایک ہی چیز یا ایک ہی کام کے بارے میں دو مرتبہ قسم نہیں کھانا چاہیے. اور یوں بھی میرا خیال ہے کہ جو لوگ بار بار قسمیں کھاتے ہیں وہ یقیناً جھوٹے ہوتے ہیں. اگر یہ کتاب قالین سے مشابہ ہے تو میں اسے آوار زبان کے رنگا رنگ دھاگوں سے بن رہا ہوں. اگر یہ بھیڑ کی کھال کے گرم کوٹ سے مشابہ ہے تو میں کھال کے الگ الگ ٹکڑوں کو آوار زبان کے مضبوط دھاگوں سے جوڑ رہا ہوں. لوگ کہتے ہیں کہ بہت عرصہ پہلے آوار زبان میں الفاظ کی تعداد بہت کم تھی، اتنی کم کہ آزادی، زندگی، ہمت، دوستی اور شرافت جیسے تصورات کے اظہار کے لیے یا تو ایک ہی لفظ استعمال کیا جاتا تھا، یا پھر جو الفاظ استعمال ہوتے تھے وہ صوت اور مفہوم کے لحاظ سے بے حد یکسانیت رکھتے تھے. اگر لوگ ये कहना चाहते हैं कि हमारी छोटी सी कौम की जुबान बड़ी मुफलिस है तो शौक से कहें, लेकिन मैं जो कुछ भी कहना चाहूं अपनी मादरी जुबान में कह सकता हूं, और मुझे एहसासात और अफकार की तर्जुमानी के लिए किसी दूसरी जुबान की जरूरत नहीं। दागिस्तान में एक छोटी सी कौम आबाद है जिसे लाख कहते हैं। लाख जुबान बोलने वालों की मजमूई तादाद 50,000 से ज्यादा न होगी। इस सिलसिले में वसूख से कोई बात नहीं कही जा सकती, क्योंकि इस कौम में बहुत से बच्चे हैं जो अभी बोल ही नहीं पाते, और बहुत से ऐसे लोग भी हैं जो अपने बाप दादा की जुबान फरामोश कर चुके हैं। लाख यूं तो छोटी सी कौम है, लेकिन इस कौम के लोग मुतअद्दिद दूर दराज मुल्कों में भी मिल जाते हैं। संग लाख जमीन पर रोजी की किल्लत ने उन्हें दुनिया भर में बिखर जाने पर मजबूर कर दिया था। उनमें बहुत सारे लोग बड़े अच्छे दस्तकार थे, मोची, सुनार, लोहार वगैरह। कुछ ऐसे लोग थे जो बड़े अच्छे गुलूकार थे और देश बदेश घूम घूम कर अपने अपने गाने सुनाया करते थे। इस कौम के बारे में दागिस्तान में एक कहावत आम है, तरबूज काटते वक्त एहतियात से काम लो। इससे उछल कर कोई लाख कौम का फर्द भी बरामद हो सकता है। लाख कौम से ताल्लुक रखने वाली जब कोई माँ अपने बेटे को दूर दराज सफर पर रुख्सत करती है तो साथ साथ ये हिदायत भी करती है, जब तुम शहर में शोरबा खाने बैठना तो देख लेना कि कहीं प्लेट के नीचे तुम्हारा कोई हम कौम तो विराजमान नहीं है। इस सिलसिले में एक कहानी सुनिए। लाख कौम का कोई फर्द एक बार लेनिनग्राड या मास्को या फिर किसी दूसरे बड़े शहर में घूम फिर रहा था। अचानक उसे एक आदमी नजर आया जो दागिस्तानी लिबास में था। उसे यूं लगा जैसे उसके वतन की हवा का कोई झोंका पास से गुजर गया हो। उसने उस अजनबी से बात करने का फैसला किया। वो लपक कर उसके पास पहुंचा और लाख जुबान में उससे मुखातिब हुआ। अजनबी ने सर हिलाकर जाहिर किया कि उसे लाख जुबान नहीं आती। अब बेचारे ने कॉमिक का सहारा लिया, वो भी बेकार रही, फिर तात और लेजगेन का, लेकिन उसकी सारी कोशिश बेकार रही। वो जिस जुबान का सहारा लेता दागिस्तानी राहगीर उससे नावाकिफ निकलता। आखिर उसने रूसी जुबान में बात शुरू की। तब मालूम हुआ कि वो जिस आदमी से मुखातिब है वो आवार कौम से ताल्लुक रखता है। बात आगे बढ़ी तो आवार अजनबी ने उस पर लानतान शुरू कर दी। तुम कैसे दागिस्तानी और मेरे हमवतन हो कि तुम्हें आवार जुबान नहीं आती? नहीं नहीं, तुम बुद्धू ऊंट हो, दागिस्तानी नहीं। इस बहस में अपने हम कौम आवार का साथ देना मेरे लिए मुमकिन नहीं। वो बिला वजह उस लाख आदमी से उलझ पड़ा। हाँ, आदमी आवार जुबान से वाकिफ हो सकता है, लेकिन यह लाजमी नहीं है। अहम बात तो यह थी कि लाख कौम के फर्द को अपनी मादरी जुबान आती थी और बहुत सारी जुबानें भी, जबकि आवार इनमें से एक भी वाकिफ न था। अबू तालिब एक बार मास्को गए। सड़क पर उन्हें कुछ मालूम करने की जरूरत पड़ी, गालिबन बाजार का रास्ता। उन्होंने एक राहगीर से पूछा। अब इसे इत्तेफाकी कहिए कि उन्होंने जिससे सवाल किया वो अंग्रेज था। अबू तालिब को इस पर कोई हैरत नहीं हुई, क्योंकि मास्को की सड़कों पर बहुत सारे गैर मुल्की घूमते फिरते मिल जाते हैं। अंग्रेज अबू तालिब की बात न समझ सका। उसने खुद उनसे ही सवालात शुरू कर दिए, पहले अंग्रेजी में, फिर फ्रांसीसी में, फिर हस्पानवी जुबान में। गर्ज के उसने मुख्तलिफ जुबानों में उन्हें अपनी बात समझाने की कोशिश की। उधर अबू तालिब ने उस अंग्रेज से रूसी जुबान में बात करनी चाहिए, फिर लाख, आवार, लेजगेन, वारगेन और कोमिक में। गर्ज जितनी भी जुबानें वो जानते थे उन्होंने इस्तेमाल कर डाली, मगर कुछ हासिल न हुआ। आखिर दोनों एक दूसरे का मतलब समझे बिना अपनी अपनी राह चल दिए। दागिस्तान के एक बाशिंदे ने, जो जरा जरूरत से ज्यादा पढ़ लिख गया था और कोई दो ढाई लफ्ज अंग्रेजी के जान गया था, बाद में अबू तालिब को मुखातिब करके कल्चर की अहमियत पर एक लेक्चर ढार दिया। देखा ना कल्चर के क्या मानी है। अगर तुम वाकई तहजीब याफ्ता होते तो तुमने उस अंग्रेज से अंग्रेजी में बात की होती। आई बात तुम्हारी समझ में? हाँ, मैं तुम्हारी बात समझ गया, अबू तालिब ने जवाब दिया। अलबत्ता मुझे ये बतला दो कि उस अंग्रेज को मुझसे ज्यादा पढ़ा लिखा क्यों समझा जाए, क्योंकि मैं इतनी सारी जुबानें बोला लेकिन वो भी तो उनका एक लफ्ज भी न समझ सका। मेरे नजदीक जुबानें आसमान पर बिखरे हुए सितारों की हैसियत रखती हैं, और मैं ये नहीं चाहूंगा कि तमाम सितारे एक दूसरे में जम होकर एक बड़े सितारे का रूप ले लें, क्योंकि इसके लिए तो सूरज मौजूद ही है। लेकिन सूरज के वजूद के बाद भी ये जरूरत बाकी रह जाती है कि सितारे आसमान पर चमकते रहें और हर आदमी के पास उसका अपना सितारा हो। मुझे अपने सितारे यानी अपनी मादरी जुबान आवार से मोहब्बत है। मैं अर्जियात के उन माहिरों की बात पर यकीन रखता हूं जो कहते हैं कि छोटी से छोटी पहाड़ी में भी सोने की कान निकल सकती है। खुदा करे तेरे बच्चे इस जुबान से महरूम हो जाए जो उनकी मां बोलती है। ये कोसना मैंने एक औरत को दूसरी औरत को देते हुए सुना। कुछ कोसनों के बारे में, जिन दिनों मैं अपनी नज्म पहाड़ी औरत लिख रहा था तो मुझे कुछ कोसनों की जरूरत महसूस हुई जिन्हें नज्म में एक तुंद खू और गुस्सावर औरत की जुबान से अदा कराना था। मुझे खबर मिली कि बहुत दूर किसी पहाड़ी गांव में एक ऐसी औरत रहती है जिसका कोसने देने में पास पड़ोस में कोई जवाब नहीं। ये खबर मिलते ही मैं इस अजीब व गरीब किरदार से मिलने के लिए निकल खड़ा हुआ। वो मौसम बहार की एक ऐसी खुशगवार सुबह थी जब नाखुशगवार बातें करना ही गुनाह महसूस होता है। जब मैं उन खातून के दरवाजे पर पहुंचा, बड़ी सफाई के साथ मैंने उन बुजुर्ग खातून को अपने आने का मकसद बताया। मैंने उनसे कहा कि मैं एक नज्म लिख रहा हूँ जिसमें मुझे कुछ सख्त किस्म के कोसने भी नज्म करने हैं, और मैंने आपसे इस तरह के कोसने सीखने के लिए ही ये सफर किया है। ये सुनते ही वो औरत भड़क उठी। खुदा करे तेरी जुबान में कीड़े पड़ जाएं, तेरी चहेती को तेरा नाम भी याद न रह जाए, तेरे कारोबारी साथी तेरी बात तक न समझ पाए। खुदा करे जब तू सफर से लौटकर घर पहुंचे तो गांव वालों को सलाम करना ही भूल जाए। खुदा करे तेरे पोपले मुंह में हवाएं इस तरह घुसें कि सीटियां सी बजने लगें। सियार के बच्चे मैं किस तरह हंस सकती हूं, खुदा तुझे इस मुसर्रत से महरूम कर दे। जब मेरा दिल खुश न हो, अगर घर में मुर्दा न पड़ा हो तो रोने से क्या फायदा। जब किसी ने न मेरा कसूर किया है न मेरी बेइज्जती की है तो मैं महज तुझे सुनाने के लिए क्यों अपनी जुबान खराब करूं। दूर हो जा, इस किस्म की वाहियात फरमाइश के साथ कभी यहां आने की हिम्मत न करना। शुक्रिया मेहरबान खातून, ये कहता हुआ मैं घर से निकल आया। लौटते हुए मैं सोचता रहा कि जब वो गुस्से और किसी इश्तियाल के बगैर मुझ पर इतने सख्त कोसनों की बौछार कर सकती है तो अगर वो वाकई मुस्तैल हो जाए तो मेरा क्या हाल कर डालेगी। मेरा ख्याल है कभी न कभी दागिस्तानी लोक कथाओं का कोई तालिब इल्म इन कोसनों को किताब की शक्ल में मुरतब करेगा जो पहाड़ी इलाकों में राइज है, और तब दुनिया देखेगी कि हमारे पहाड़ी लोगों में कितनी इख्तराई कुवत है, कितनी रवानी और तखय्युल में कितनी नुदरत है, और हमारी जुबान इजहार की किस बेपनाह कुवत की मालिक है। हर गांव के कोसने अलग हैं और खुदा उनसे बचाए। किसी कोसने में ये कहा जाएगा कि खुदा तुम्हारे हाथ पैर मफलूज करते, किसी में तुमको अपना जनाजा उठता नजर आएगा। कभी कहा जाएगा कि खुदा करे जब तुम खाना खा रहे हो तो तुम्हारी दोनों आंखें निकलकर तश्तरी में आ गिरें, और कभी ये कि खुदा करे तुम्हारी आंखें टपक कर पहाड़ी ढलवान पर गिरें और पत्थरों से टकराती किसी गहरे खड्ड में गायब हो जाए। सख्त से सख्त कोसना जो तुमको दिया जाएगा वो तुम्हारी आंखों से मुताल्लिक होगा, और इस सिलसिले में पहाड़ी लोगों ने अपनी कुव्वत इख्तरा के वो सबूत मुहैया किए हैं जिनका जवाब मुश्किल ही से मिलेगा। लेकिन बास कोसने इससे भी ज्यादा हौलनाक है। मसलन मैंने एक गांव में दो औरतों की लड़ाई सुनी। अल्लाह तेरे बच्चे को उस इंसान से महरूम कर दे जो उन्हें उनकी जुबान सिखाने वाला है, एक औरत ने दूसरी औरत को कोसना दिया। अल्लाह करे तेरे यहां एक आदमी भी ऐसा न बचे जो तेरे बच्चे को उनकी जुबान सिखाए, दूसरी ने नहले पर दहला लगाया। जी हां, कोसने ऐसे ही हौलनाक हुआ करते हैं। लेकिन अगर कोसना न भी दिया जाए तब भी अगर पहाड़ी इलाकों का कोई आदमी अपनी मादरी जुबान का एहतराम न करे तो उसकी वक़्त दो कौड़ी की भी नहीं रह जाती। किसी शायर की मां अपने बेटे की वो नज़्में सुनने से भी इनकार कर देगी जिनकी जुबान खराब हो। अपनी नोटबुक से। पेरिस में मेरी मुलाकात एक मुसव्विर से हुई जो दागिस्तानी था। इनकलाब के कुछ ही दिन बाद वो तालीम की गरज से इटली चला गया। वहीं उसने एक अतालवी खातून से शादी कर ली और हमेशा के लिए बस गया। बेचारा पहाड़ी रस्म रवाज का साख्ता परदाख्ता था, इसलिए इस नए वतन में बसने और वहाँ के माहौल में अपने आप को ढालने में उसे खासी दिक्कतों का सामना करना पड़ा। खुद को इस नई दुनिया का आदी बनाने के लिए उसने सैर व सियाहत का सहारा लिया, दूर दराज मुल्कों की राजधानियों में दिल बहलाने की कोशिश की, मगर जहाँ भी गया वतन की याद और अपने वतन से जुदाई का एहसास साए की तरह उसके साथ रहा। मैंने उससे कुछ तस्वीरें दिखाने की ख्वाहिश की, महज ये देखने के लिए कि इस मुसव्विर ने अपने इन जज्बात और अपनी इन कैफियात को रंग के कालिब में किस तरह ढाला है। इनमें एक तस्वीर नजर आई जिसका उन्वान था वतन की गमगीन याद। इस तस्वीर में एक अतालवी औरत, मुसव्विर की बीवी, दिखाई दी जो दागिस्तानी औरतों का रवायती लिबास पहने एक पहाड़ी चश्मे के किनारे खड़ी थी। उसके हाथ में चांदी की एक मुनक्कश सुराही थी जिस पर गोस्तातली के कारीगरों जैसे नक्श बने थे, जिनकी कारीगरी दूर दूर तक मशहूर है। पस मंजर में पहाड़ की ढलवान पर बसा हुआ एक सुनसान सा तनहा आवार गांव था। गांव के पथरीले मकानों के पस मंजर में पहाड़ थे जो गांव से ज्यादा उदास और बेजान लग रहे थे। पहाड़ी की चोटियां कोहर में डूबी हुई थी। कोहर पहाड़ों के आंसू हैं, मुसव्विर ने वजाहत की। कोहर जब ढलवानों पर छा जाती है तो शबनम का रूप लेकर साफ शफाफ कतरों की सूरत में ढलकती नीचे गहराइयों में जा गिरती है। ये कोहर मैं हूं। एक दूसरी तस्वीर में एक चिड़िया दिखाई गई थी जो बंजर पहाड़ों पर उगने वाली एक खारदार झाड़ी पर बैठी थी। चिड़िया चहचहा रही थी और एक मकान की खिड़की में एक पहाड़ी दोशीदा का अफसुरदा और मगमूम चेहरा नजर आ रहा था। मुझे ये तस्वीर काफी दिलकश लगी। मेरी दिलचस्पी महसूस करते हुए मुसव्विर ने कहा, यह एक पुरानी आवार लोक कथा पर मबनी है। कौन सी लोक कथा? मैंने सवाल किया। कहानी यूं है कि एक बार एक चिड़िया को पकड़कर पिंजरे में बंद कर दिया गया। चिड़िया पिंजरे में दिन रात चिल्लाया करती, मेरा वतन वतन वतन वतन। बिल्कुल इसी तरह इन तमाम तवील बरसों के दौरान मैं वतन वतन की रट लगाए रहा हूं। एक दिन इस चिड़िया को पकड़ने वाले ने सोचा, आखिर इस चिड़िया का वतन है कहाँ और किस किस्म का है? यकीनन वो कोई खूबसूरत वादी और सरसब्ज़ो शादाब पहाड़ होगा जहाँ खूबसूरत और कदावर दरख्त होंगे और ऐसी खूबसूरत चिड़िया होंगी जो फिरदौस में ही देखी जा सकती हैं। मैं चिड़िया को आज़ाद कर दूंगा, इसका पीछा करूंगा और यूं उस खूबसूरत वादी तक पहुंच जाऊंगा। उसने पिंजरे का दरवाज़ा खोल दिया और उसे उड़ जाने दिया। चिड़िया उड़कर 10 कदम गई, फिर एक उजाड़ झाड़ी पर जा बैठी जो नंगी बूची पहाड़ी पर उगी हुई थी। उसी झाड़ी की किसी शाख पर उसका घोंसला था। मैं भी अपने पिंजरे की तीलियों से अपने वतन को देखता रहा हूं। तो फिर आप वतन क्यों नहीं लौटना चाहते? मैंने पूछा। अब बहुत देर हो चुकी है। जब मैंने वतन छोड़ा था तो मेरे पहलू में एक जवान दिल था जिसमें एक ज्वाला भड़क रही थी, और अब मैं महज अपनी बूढ़ी हड्डियां लेकर अपने वतन किस मुंह से जाऊं? पेरिस से वापसी पर मैंने मुसव्विर के अजीजों को तलाश किया। मुझे ये जानकर हैरत हुई कि उसकी माँ अभी तक जिंदा है। मुसव्विर के अजीज अफसुरदा चेहरों के साथ गांव के एक मकान में मेरे इर्द गिर्द जमा हुए, अपनी इस सपूत की कहानी सुनने के लिए जिसने हमेशा के लिए अपना वतन छोड़ दिया था और एक दूसरे मुल्क में रिहाइश अख्तियार कर ली थी। ऐसा लगता था कि उन्होंने वतन छोड़ने का कसूर माफ कर दिया था और ये जानकर उनमें मुसर्रत की एक लहर दौड़ गई थी कि उनका खोया हुआ बेटा अभी जिंदा है। अचानक उसकी माँ ने मुझसे एक सवाल कर लिया, उसने तुमसे बातचीत तो आवार जुबान में ही की होगी ना? नहीं, हमने तर्जुमान के जरिए बातचीत की, मैं रूसी बोल रहा था और आपका बेटा फ्रांसीसी, मैंने जवाब दिया। मां ने चेहरे पर सियाह नकाब डाल लिया, जिस तरह हमारे पहाड़ों में बेटे की मौत की खबर सुनकर माएं किया करती हैं। ऊपर छत पर बड़ी बड़ी बूंदें गिर रही थीं। हम आवारिस्तान में थे, गालिबन बहुत दूर दुनिया के उस सिरे पर, पेरिस में दागिस्तान का वो बेटा भी जो अपने कसूर पर नादिम था, बरसते हुए पानी की आवाज सुन रहा होगा। रसूल, तुमसे गलती हुई, एक तवील खामोशी के बाद मां ने कहा, मेरे बेटे को मरे हुए तो एक मुद्दत बीत गई, जिससे तुम मिले हो वो मेरा बेटा न रहा होगा, क्योंकि मेरा बेटा इस जुबान को कभी भुला नहीं सकता जो मैंने, एक आवार मां ने उसे सिखाई थी। यादों की एक झलक। एक जमाने में मैं एक आवार थिएटर से वाबस्ता था। एक जमाना वो भी था जब स्टेज से मुतालिक जरूरी सामान, ड्रामे में पहने जाने वाले कपड़े और दूसरी चीजें कंधों पर लादे हम लोग गांव गांव फिरा करते। थिएटर का सारा सामान और असबाब गधों पर लदा होता, फिर भी कुछ बच रहता जिसे हम लोगों को ढोना पड़ता, और यूं ड्रामे का फन पहाड़ी बाशिंदों तक पहुंचाते। मुझे अक्सर वो जमाना याद आता है जो मैंने इस तरह गुजारा है। मैं बाज ड्रामों में छोटे छोटे किरदार भी अदा करता, लेकिन आमतौर पर मुझे प्रॉम्प्टर आहिस्ता आहिस्ता अदाकारों को उनके जुमले याद कराने वाला जो स्टेज के पस मंजर में रहता है के फरायद अदा करने होते। उस जमाने में एक जवान शायर की हैसियत से मुझे ये काम दूसरों के मुकाबले में ज्यादा पसंद था। अदाकारी, चेहरे की हरकत, इशारे कनाए और स्टेज पर मौजूदगी को मैं सानवी हैसियत देता था। मुझे लिबास, मेकअप और आराइश गैर अहम लगते थे। सबसे पहली और अहम चीज ड्रामे का मतन है, और इसीलिए मैं बड़ी चौकसी के साथ इस बात पर नजर रखता कि अदाकार एक एक जुमला याद रखें, और जिस तरह जुमला अदा करना चाहिए बिल्कुल उसी अंदाज और उसी लबो लहजे के साथ वो जुमला अदा करें। जहां कोई अदाकार कोई जुमला भूल जाता या गलत तौर पर बोल जाता तो मैं अपनी जगह से सर निकालकर सही जुमला इतनी बुलंद आवाज से दोहराता कि पूरा हाल मेरी आवाज सुन लेता। जी हाँ, मैं मतन और अल्फाज को दूसरी तमाम चीजों पर फौकियत देता था, क्योंकि अल्फाज न लिबास के मोहताज होते हैं और न ही मेकअप के, और इन सब चीजों के बगैर भी अपने मानी और मफहूम को दूसरों तक पहुंचा सकते हैं। इस सिलसिले में मुझे एक दिलचस्प वाकया याद आ गया। हम लोग एक ड्रामा पेश कर रहे थे जिसका नाम था पहाड़ी लोग, और मौजू था आवार कौम का माजी। हर बार की तरह मैं प्रॉम्प्टर के फरायद अदा कर रहा था। कहानी कुछ इस तरह की थी कि हीरो आइगर जी अपने दुश्मनों से भागकर पहाड़ों में पनाह गुजीन है, और रात के अंधेरे में अपनी महबूबा से मिलने गांव आता है। महबूबा उसे समझाती है कि वो चला जाए, कहीं ऐसा ना हो कि खून के प्यासे दुश्मन उसे देख लें और मौत के घाट उतार दें। लेकिन आइगर जी ऐसा नहीं करता। वो बारिश से बचाने के लिए बकरी की खाल का कोट उतारकर महबूबा को पहना देता है, और फिर अपनी मोहब्बत और हिजर की अजियतों का बयान शद्दोमत से करने लगता है। उस दिन ये किरदार मां गाइफ नामी अदाकारा अंजाम दे रहा था। मोहब्बत का सीन पूरे शबाब पर था कि अदाकार की बीवी स्टेज पर आ गई और अपने शौहर पर टूट पड़ी, जो उसकी आंखों के सामने एक दूसरी औरत से इजहार इश्क कर रहा था। मां गाइफ ने उसके बाजू पकड़े और तकरीबन उसको खींचता हुआ स्टेज के पीछे ले गया ताकि सूरत हाल की वजाहत कर सके। उसने समझा था कि वो बीवी को समझा बुझाकर स्टेज पर वापस आ जाएगा, लेकिन बीवी ने किसी तरह पीछा न छोड़ा। हीरोइन थोड़ी देर तक स्टेज पर खड़ी इंतजार करती रही। शशोपंच का आलम था और ड्रामा जहां रुक गया था रुका हुआ था। मैं अपने सीधे सादे लिबास में अपनी जगह बैठा था, पैंट और सफेद कमीज पहने जिसके कॉलर के बटन खुले हुए थे, पैरों में स्लीपर थे। मुझे उस वक्त अदा किए जाने वाले मकाल में पूरी तरह याद थे, मगर इस लिबास में मैं अदाकार की कमी तो पूरी नहीं कर सकता था। लेकिन मेरे नज़दीक अहम तरीन चीज तो मकाल में थे, लिबास और मेकअप नहीं। इसलिए मैं स्टेज पर तकरीबन कूद पड़ा اور وہ سارے مکالمے ہیروئن کو مخاطب کر کے ادا کر دیے جو اسے ماگائف کی زبانی سننے تھے۔ مجھے نہیں معلوم کہ حاضرین کو خوشی ہوئی یا نہیں، غالباً ان کے لیے یہ سنجیدہ ڈرامہ مزاحیہ ڈرامے میں تبدیل ہو گیا ہو۔ بہرحال میں پوری طرح مطمئن تھا کیونکہ ڈرامے کا متن اور مفہوم حاضرین سمجھ گئے تھے، ایک لفظ کی بھی بھول چوک نہیں ہوئی تھی، اور میرے نزدیک اہم بات یہی تھی۔ مجھے یاد ہے کہ ایک بار اسی منڈلی کے ساتھ اونچے پہاڑوں پر واقع گونیب گاؤں پہنچا جو بہت مشہور ہے۔ سبھی لوگ جانتے ہیں کہ شاعروں کی اپنی برادری ہوتی ہے، تمام شاعر کوناک ہوتے ہیں۔ کوناک قفقاز کے پہاڑوں میں ان دوستوں یا ساتھیوں کو کہتے ہیں جن میں گہرے باہمی تعلقات ہوتے ہیں۔ میں نے سنا تھا کہ گونیب میں ایک شاعر رہتا ہے، لیکن اس سے کبھی ملاقات کی نوبت نہیں آئی تھی۔ میں اس سے ملنے گیا، اس شاعر نے اصرار کیا کہ جب تک ہماری منڈلی وہاں رہے میں اسی کے گھر میں قیام کروں۔ میرے میزبانوں نے اتنی خاطر کی کہ مجھے شرمندگی سی محسوس ہونے لگی، اور ان لوگوں کو اس قدر زحمت دینے پر میرا ضمیر مجھے ملامت کرنے لگا، خاص طور پر اس شاعر کی ماں نے مجھے جس شفقت و محبت سے نوازا وہ میرے دل پر نقش ہو کر رہ گئی ہے۔ رخصت ہوتے ہوئے میں نے ممنونیت کے اظہار کے لیے موضوع الفاظ ڈھونڈے۔ اتفاق یہ ہوا کہ جب میں رخصت ہو رہا تھا تو کمرے میں شاعر کی ماں کے علاوہ اور کوئی بھی نہ تھا۔ میں جانتا ہوں کہ ماں کے لیے اس سے زیادہ خوشی کی کوئی اور بات نہیں ہو سکتی کہ لوگ اس کے بیٹے کی تعریف کریں، حالانکہ اس شاعر کی صلاحیت کے بارے میں میری رائے کچھ بہت زیادہ اچھی نہ تھی۔ پھر بھی میں نے شرماتے ہوئے اس کی تعریف و توصیف کی کوشش کی۔ میں نے اس کی ماں سے کہنا شروع کیا کہ آپ کا بیٹا انتہائی ترقی پسند شاعر ہے اور عصری موضوعات پر اچھی نظمیں لکھتا ہے، ہو سکتا ہے وہ ترقی پسند شاعر ہو۔ ماں نے غمگین لہجے میں میری بات کاٹی، لیکن اس میں صلاحیت نہیں، یہ بھی ممکن ہے کہ اس کی نظموں میں عصری مسائل سے آگہی ملتی ہو، لیکن جب میں انہیں پڑھنا شروع کرتی ہوں تو مجھے نیند آ جاتی ہے۔ ذرا سوچو رسول، جب میرا بیٹا بولنا سیکھ رہا تھا اور یوں بولتا تھا کہ اس کی بات کسی کی سمجھ میں نہ آتی، اس وقت میرا دل کھل اٹھتا تھا، اور آج جب اس نے بولنا ہی نہیں بلکہ شعر کہنا بھی سیکھ لیا ہے تو مجھے ذرا بھی خوشی محسوس نہیں ہوتی۔ تم نے وہ کہاوت تو سنی ہوگی کہ عورت کی عقل اس کی قمیض کے دامن میں ہوتی ہے، جب تک وہ بیٹھی رہے عقل بھی محفوظ رہتی ہے، جہاں وہ کھڑی ہوئی عقل پھسل کر زمین پر آ جاتی ہے۔ میرے بیٹے کا بھی یہی حال ہے، جب وہ کھانے کی میز پر ہوتا ہے تو انسانوں کی طرح بات کرتا ہے، اور میں اس کی باتیں ذوق و شوق سے سنتی ہوں، مگر جہاں وہ کھڑا ہوا اور اپنے لکھنے کی میز کی طرف بڑھا، سارے دلکش اور آسان الفاظ اس کے دامن سے پھسل جاتے ہیں اور یاد رہ جاتے ہیں صرف بھدے، کرخت، بے مزہ اور بے کیف الفاظ۔ ایک ماں کے ان جملوں کو یاد کرتے ہوئے میں دعا کرتا ہوں کہ اللہ کبھی مجھے میری زبان سے محروم نہ کرے۔ میں اس طرح لکھنا چاہتا ہوں کہ میرے تمام اشعار، میری یہ کتاب یا جو کچھ بھی میں لکھوں، میری ماں اور میری بہن سمجھ سکیں، اسے عزیز رکھ سکیں، اور یہی نہیں بلکہ میرے پہاڑی علاقے کا ایک ایک فرد اور ہر وہ آدمی جو انہیں پڑھے ان کا مفہوم سمجھ سکے اور انہیں پسند کر سکے۔ میں لوگوں کو بور کرنا نہیں چاہتا، میں تو ان میں خوشی بانٹنا چاہتا ہوں۔ اگر میری زبان مسخ ہو جاتی ہے، اپنی حرارت کھو بیٹھتی ہے، لوگوں کی سمجھ میں نہیں آتی ہے، بے کیف ہو جاتی ہے، یا مختصراً یوں کہوں کہ میں اپنی مادری زبان بگاڑ دیتا ہوں، تو یہ میری زندگی کا المناک ترین حادثہ ہوگا۔ بچپن میں جب ہمارے گاؤں کے لوگ مسجد کے قریب برادری کے معاملات پر غور کرنے کے لیے جمع ہوتے تو میں انہیں ابا کی نظمیں سنایا کرتا۔ میں بچہ تھا، چھوٹا سا لڑکا، مگر میں یہ نظمیں جوش و خروش کے ساتھ، اور یہی نہیں بلکہ ضرورت سے زیادہ زور لگا کر بلند آواز میں سنایا کرتا، اور جو لفظ اور جو لہجہ مجھے اچھا لگتا اس پر میں خاص طور سے زور دیا کرتا۔ مثلا جب میں ابا کی ایک نئی نظم صدا میں بھیڑیے کا شکار سنا رہا تھا تو ایک مخصوص صوت تس سے شروع ہونے والے تمام الفاظ دانت سے بھیج کر اس طرح ادا کرتا کہ ایک لہر سی پیدا ہو جاتی، اور وہ الفاظ سننے والوں کے کان میں جھنجھناہٹ کی کیفیت پیدا کر دیتے۔ مجھے یوں لگتا جیسے یہ پرجوش اور زوردار طرز ادا میرے ترنم کو ایک خاص اظہاریت سے مالا مال کر دیتی ہے۔ ابا ہر دفعہ مجھے ٹوکتے اور کہا کرتے، کیا لفظ کوئی اخروٹ ہے کہ اسے دانت سے توڑنا اور چبانا ضروری ہو؟ یا الفاظ بھی لہسن کی طرح ہیں جنہیں کھرل میں کوٹنے کی ضرورت پڑتی ہے، یا وہ کوئی بنجر اور سنگلاخ زمین ہے جسے جوتنے کے لیے بھاری ہل کا سہارا لینا پڑتا ہے اور پورا زور صرف کرنا پڑتا ہے؟ تمہیں الفاظ روانی کے ساتھ ادا کرنے چاہیے، غیر ضروری زور لگانے کی ضرورت نہیں کہ دانت بھیجنے پڑیں۔ اور جب پھر مجھے نظم پڑھنی پڑتی تو کوئی خاص فرق پیدا نہ کر پاتا۔ ایک دن ایسا ہی اتفاق ہوا تو ابا نے ماں کو آواز دی جو مکان کی چھت پر کسی کام میں مشغول تھی۔ ابا نے کہا، شاید تم ہی اسے سمجھا سکو۔ جو الفاظ مجھے مشکل محسوس ہو رہے تھے اماں نے انہیں اس طرح ادا کیا جیسا ابا چاہتے تھے۔ سنا تم نے، اس طرح بولنا چاہیے، لو اب پھر کوشش کرو۔ میں نے کوشش کی لیکن کامیاب نہ ہو سکا۔ ابا کو غصہ آ گیا۔ جب جالتورا کے ایک آدمی نے الفاظ کی ایسی گد بنائی تھی تو میں نے جھاڑو سے اس کی خبر لی تھی۔ اب میں اپنے بیٹے کے ساتھ کیا کروں؟ یہ کہتے ہوئے ابا غصے میں اٹھ کر چل دیے تھے۔ ابا نے کیسے جالتورا کے رہنے والے آدمی کی مرمت کی؟ یہ واقعہ موسم بہار میں ایک دن پیش آیا۔ سبھی جانتے ہیں کہ بہار کا موسم آتے آتے پچھلی فصل کا جمع شدہ اناج ختم ہو جاتا ہے اور نئی فصل کا اناج بازار میں اتنی جلدی آ نہیں پاتا۔ اسی لیے بہار کے موسم میں خزاں کے مقابلے میں ساری چیزوں کے دام بڑھ جاتے ہیں۔ حد یہ ہے کہ مٹی کے برتن بھی مہنگے ہو جاتے ہیں، حالانکہ ان کا کھیتوں اور فصلوں سے دور کا بھی تعلق نہیں ہوتا۔ اس دن ابا نے، جو جوانی کی منزل میں قدم رکھ چکے تھے، بازار جانے کا فیصلہ کیا۔ ان کے ایک پڑوسی نے ان سے کہا، میرے لیے بازار سے ایک جھاڑو لیتے آنا، اور اس غرض سے 20 کوپک انہیں دیے۔ جب وہ روانہ ہو رہے تھے تو ان کے پڑوسی نے کہا، اگر جھاڑو سستی مل جائے تو باقی پیسے تم رکھ لینا، واپس کرنے کی ضرورت نہیں۔ جلد ہی انہیں ایک آدمی نظر آ گیا جو جھاڑو بیچ رہا تھا۔ مول بھاؤ کا سلسلہ شروع ہوا۔ آپ تو جانتے ہی ہیں کہ مشرق کے کسی بازار میں جو قیمت پہلی بار بتائی جاتی ہے وہ کوئی اہمیت نہیں رکھتی۔ آپ سے کسی ایسی چیز کے لیے 100 روبل بھی مانگے جا سکتے ہیں جس کا اصل دام 5 کوپک سے زیادہ نہ ہوگا۔ ابا نے ایک موٹی سی جھاڑو چنی اور پوچھا، یہ بکاؤ مال ہے؟ اگر ایسا نہ ہوتا تو میں یہاں کیوں کھڑا نظر آتا؟ کیا دام ہوگا؟ 40 کوپک۔ کیا جھاڑو بھی کوئی گھوڑا ہے کہ مول تول اتنی بلندی سے شروع کیا جائے؟ صحیح صحیح دام بتاؤ اور معاملہ ختم کرو۔ 40 کوپک، مذاق مت کرو۔ 40 کوپک سے ایک دھیلا کم نہ لوں گا۔ میں 20 کوپک دے سکتا ہوں۔ 40 اور صرف 40 کوپک۔ مگر میرے پاس تو صرف 20 کوپک ہے۔ 40 کوپک۔ لیکن واقعی میرے پاس 20 کوپک سے ایک دھیلا زیادہ نہیں۔ تو کیا ہوا، جب تمہارے پاس پورے دام ہو جائے تو لے جانا۔ ابا کو یقین ہو گیا کہ جھاڑو تو اب خریدی نہیں جا سکتی۔ وہ بازار میں گھومنے پھرنے لگے۔ دکانوں کی ایک قطار کے پاس ایک چبوترے پر انہیں بھیڑ سی دکھائی دی۔ وہ بھی اس بھیڑ میں گھسے اور لوگوں کو ہٹاتے دھکیلتے اگلی صف میں جا پہنچے۔ وہاں انہیں عوامی شاعر محمود نظر آئے جو لوگوں کو اپنے گیت سنا رہے تھے۔ وہ بیٹھے ہوئے تھے، ہاتھ میں اپنا پیندر لیے کبھی اس کے تار ٹھیک کرتے، کبھی انہیں چھیڑ کر گانا شروع کر دیتے۔ پورا مجمع دم سادھے ان کا گانا سن رہا تھا۔ خاموشی کا یہ عالم تھا کہ بازار میں اڑتی ہوئی مکھی کی بھن بھناہٹ بھی صاف سنائی دیتی تھی۔ گانے کے دوران میں جب ایک نوجوان نے کھانس دیا تو بغل میں بیٹھے ہوئے ایک معمر پہاڑی نے، جو غالباً اس کا باپ تھا، اسے باہر نکال دیا۔ خاموشی کے اسی عالم میں جب سوائے محمود کے گیت کے پتا بھی نہیں کھڑک رہا تھا، جال تورا کے ایک آدمی نے اپنے پڑوسی سے باتیں شروع کر دیں۔ دراصل اس کی نیت بری نہ تھی۔ اس کے پاس جو آدمی بیٹھا ہوا تھا وہ آوار زبان کا ایک لفظ بھی نہیں سمجھتا تھا، اس لیے اس بیچارے نے یہ کوشش کی کہ محمود کے گیت کا ترجمہ کرتا چلے۔ اب یہ دوسری بات ہے کہ اس کی یہ نیک کوشش بھی زیادہ تر لوگوں کے لیے درد سر بنتی جا رہی تھی، کیونکہ آس پاس کے لوگ اس کی وجہ سے محمود کا گیت سننے میں دقت محسوس کرنے لگے تھے اور پوری طرح لطف نہیں حاصل کر پا رہے تھے۔ نوجوان حمزہ کو، جو آگے چل کر میرے باپ بنے، اس کی اس حرکت پر سخت غصہ آ رہا تھا۔ پہلے انہوں نے کونی ماری مگر کوئی اثر نہ ہوا، پھر انہوں نے سرگوشی کے انداز میں کہا، ایسا مت کرو، چپ ہو جاؤ۔ مگر وہ آدمی خاموش نہ ہوا۔ ابا کی سمجھ میں نہیں آ رہا تھا کہ اسے خاموش کیسے کیا جائے۔ انہوں نے ادھر ادھر نظر دوڑائی۔ اب یہ بھی اتفاقی تھا کہ جھاڑو بیچنے والا بھی محمود کے گیت سننے آ کھڑا ہوا۔ ابا نے لپک کر سب سے موٹی جھاڑو اس کے ہاتھ سے لی اور اس بیچارے جالتوری پر ٹوٹ پڑے۔ وہ آدمی بڑبڑاتا اور دھمکیاں دیتا ہوا وہاں سے چلا گیا۔ مگر ابا اتنے غصے میں تھے کہ جب تک انہوں نے اس آدمی کو دور تک بھگا نہ دیا، اس وقت تک انہوں نے دم نہ لیا۔ اسے بھگانے کے بعد ابا جھاڑو بیچنے والے کے پاس پہنچے تاکہ اس کی جھاڑو واپس لوٹا دیں، جس سے انہوں نے ہتھیار کا کام لیا تھا۔ نہیں، تم اسے لے سکتے ہو، اس آدمی نے کہا، مگر میرے پاس تو صرف 20 کوپک ہیں اور تم 40 کوپک مانگ رہے تھے نا، ابا نے پوچھا۔ تم اسے مفت لے جاؤ، کیونکہ تم نے جو کارنامہ انجام دیا ہے اس کے سامنے میرا سارا مال بے حقیقت ہے۔ آج دنیا میں اس جالتوری جیسے لوگوں کی تعداد کئی گنا بڑھ چکی ہے جو دوسروں کو گیتوں سے لطف لینے نہیں دیتے، مگر افسوس یہ ہے کہ ایسی جھاڑوئیں نہیں رہی ہیں جن سے ان کا صفایا کیا جا سکے، اور نہ ہی ایسے لوگ باقی رہ گئے ہیں جو ان جھاڑوؤں سے پورا پورا فائدہ اٹھا سکے۔ پہاڑوں میں کسی چلتے تیکھے اور چست فقرے کو زین کسے گھوڑے کا ہمپلہ سمجھا جاتا ہے۔ اپنی نوٹ بک سے، مخاج قلعہ میں جس گھر میں میں رہتا ہوں، اسی گھر میں علی علی نوف نامی گرامی پہلوان بھی رہتے ہیں، جو 4 بار عالمی چیمپئن کا اعزاز حاصل کر چکے ہیں۔ ایک بار استنبول میں انہیں ایک بہت ممتاز ترک پہلوان سے کشتی لڑنی پڑی۔ یہ پہلوان بڑا تجربہ کار اور کشتی کے داؤ پیچ کا ماہر تھا، لیکن علی نے، جو بڑے اطمینان اور ہوشیاری کے ساتھ کشتی لڑتے ہیں، منٹوں میں اس پہلوان کو چت کر دیا۔ ترک پہلوان نے اٹھتے ہوئے ایک کوسنا دیا جو داغستان کے پہاڑی علاقوں میں بہت رائج ہے۔ استنبول میں کسی کو آوار زبان بولتے سن کر علی کو بے حد حیرت ہوئی، لیکن اس سے زیادہ حیرت اس ترک پہلوان کو ہوئی جب اس نے علی سے آوار زبان میں یہ جملہ سنا، میرے ہم وطن دوست، کوسنے کیوں دیتے ہو، یہ تو کھیل ہے۔ لیکن ان دونوں سے بھی زیادہ حیرت کشتی لڑانے والے، فیصلہ کرنے والوں اور حاضرین کو اس وقت ہوئی جب انہوں نے دیکھا کہ دونوں پہلوان ایک دوسرے کی طرف لپکے اور اس طرح بغل گیر ہو گئے، جیسے دو بچھڑے ہوئے بھائی مددوں بعد ایک دوسرے سے مل رہے ہوں۔ بعد میں پتا چلا کہ وہ ترک پہلوان اس آوار خاندان سے تعلق رکھتا ہے جس نے شاہ میل کی گرفتاری کے بعد وطن سے بھاگ کر ترکی میں بودوباش اختیار کر لی تھی۔ آج بھی ان دونوں پہلوانوں کے درمیان گہرے دوستانہ تعلقات قائم ہیں۔ ابا کی ایک یاد، 1939 میں ابا کو ماسکو جانا پڑا، جہاں انہیں ایک تمغہ دیا جانا تھا۔ اس زمانے میں یہ بہت بڑی بات سمجھی جاتی تھی۔ ابا جب کوٹ پر تمغہ لگائے گاؤں لوٹے تو گاؤں کے لوگوں کا ایک جلسہ بلایا گیا، جسے ہماری زبان میں جماعت کہا جاتا ہے۔ یہاں لوگوں نے ان سے درخواست کی کہ وہ اپنے ماسکو کے سفر کا حال سنائے۔ کریملن اور صدر میخائل کالینن کے بارے میں، جنہوں نے تمغات عطا کیے تھے، اپنے تاثرات کا اظہار کریں۔ ان سے یہ بھی کہا گیا کہ وہ جس چیز سے سب سے زیادہ متاثر ہوئے ہوں اس کا بھی ذکر کریں۔ ابا نے لوگوں کی فرمائش پوری کی اور پھر فرمایا، سب سے زیادہ ناقابل فراموش بات یہ ہے کہ صدر کالینن نے میرا نام روسی قاعدے کے مطابق نہیں پکارا، بلکہ آوار قاعدے کی پیروی کی۔ انہوں نے سداسا حمزہ کہا، گمزہ سداسا نہیں۔ بزرگوں کو بڑی خوشی ہوئی اور انہوں نے سر ہلا ہلا کر اپنی مسرت کا اظہار کیا۔ ابا نے اپنی بات جاری رکھتے ہوئے کہا، آپ لوگوں کو میری زبانی یہ واقعہ سن کر خوشی ہو رہی ہے تو سوچئے کہ جب کریملن میں کالرین کے یہ الفاظ میرے کانوں میں پڑے ہوں گے تو مجھے کس قدر خوشی ہوئی ہوگی۔ میں ایمانداری کے ساتھ یہ کہہ سکتا ہوں کہ مجھے ان الفاظ سے اس قدر مسرت ملی کہ میں تھوڑی دیر کے لیے انعام پانے کی خوشی بھول گیا۔ میں ابا کے احساسات پوری طرح سمجھ سکتا ہوں۔ کئی سال پہلے کی بات ہے، میں سوویت ادیبوں کے ایک وفد کے ساتھ پولینڈ گیا تھا۔ ہم لوگ وہاں شہر کراکوف کے ہوٹل میں ٹھہرائے گئے تھے۔ ایک صبح میرے کمرے کے دروازے پر کسی نے دستک دی۔ میں نے دروازہ کھولا تو ایک اجنبی کو اپنے سامنے کھڑا پایا۔ اس نے شستہ آوار زبان میں سوال کیا، کیا حمزۃ الرسول یہیں ٹھہرے ہیں؟ مجھے بیک وقت تعجب بھی ہوا اور خوشی بھی۔ خدا آپ کے آبائی گھر کو ہمیشہ سلامت رکھے، آپ ایک آوار یہاں کراکوف میں کیسے؟ مجھے اس قدر خوشی ہوئی کہ میں نے ان صاحب کو تقریباً کمرے کے اندر گھسیٹ لیا، اور پھر جو باتوں کا سلسلہ شروع ہوا تو سارا دن بیت گیا اور شام بھی ڈھل چلی، مگر ہماری گفتگو جاری رہی۔ لیکن معزز مہمان آوار نہ تھے، وہ پولستانی تھے، ایک عالم جنہوں نے داغستانی زبانوں اور ان کے ادب کا خاصا مطالعہ کر رکھا تھا۔ انہوں نے ہٹلر کے ایک تعزیری کیمپ میں اپنے ساتھی دو قیدیوں سے، جو آوارستان کے باشندے تھے، پہلی بار آوار زبان سنی تھی۔ انہیں یہ دونوں آوار قیدی بھی پسند آئے اور ان کی زبان بھی، چنانچہ انہوں نے اس کا مطالعہ شروع کیا۔ آوار قیدیوں میں سے ایک کا تو اسی زمانے میں انتقال ہو گیا، دوسرا آدمی زندہ رہا، سوویت فوج کے ہاتھوں اسے نجات ملی۔ ہم آوار زبان میں ہی گفتگو کرتے رہے۔ جو مجھے انتہائی غیر معمولی اور عجیب سی بات محسوس ہوتی تھی، میں نے اپنے اس نئے دوست اور ممتاز عالم کو داغستان آنے کی دعوت دی۔ باتیں تو دن بھر آوار زبان میں ہی ہوتی رہیں، لیکن ہم دونوں کی زبان میں زبردست فرق تھا۔ ان کی زبان میں ایک عالمانہ وقار تھا، وہ شستہ اور پاکیزہ زبان بول رہے تھے، بہت صحیح، بلکہ یوں کہا جائے کہ ضرورت سے زیادہ صحیح زبان، جو بے کیفی کی حد تک صحیح تھی۔ انہیں زبان کی روانی اور برجستگی سے زیادہ گرامر کا خیال تھا، ترکیب صوفی اور جملوں کی ساخت کا، اور اس احتیاط میں وہ بھول گئے کہ لفظوں کا بھی اپنا ایک وجود ہوتا ہے، جیتا جاگتا وجود۔ میں ایک ایسی کتاب لکھنا چاہتا ہوں جس میں گرامر زبان کی پابند ہوگی، زبان گرامر کی نہیں، کیونکہ میں گرامر کو ایک ایسا مسافر سمجھتا ہوں جو کسی راستے پر پیدل چل رہا ہو، اور ادب کو وہ مسافر جو گھوڑے پر سوار اسی راستے سے گزر رہا ہو۔ پا پیادہ مسافر گھڑ سوار سے درخواست کرے کہ وہ کچھ دیر کے لیے اسے اپنے گھوڑے پر بٹھا لے، اور گھڑ سوار اسے زین پر اپنے پیچھے بٹھا لے، پیدل چلنے والا رفتہ رفتہ ڈھیٹ بن جائے، اور پھر گھڑ سوار کو زین سے نیچے دھکیل کر اسے ایڑ لگا دے، یہ گھوڑا میرا ہے، اور زین سے لٹکے تھیلوں میں جو سامان ہے وہ بھی میرا ہے۔ میری مادری آوار زبان، تو میری دولت ہے، تو میرا وہ خزانہ ہے جسے میں برے دن کے لیے محفوظ رکھنا چاہتا ہوں۔ وہ تریاق ہے جو میری تمام بیماریوں سے مجھے نجات دلاتا ہے۔ گلوکار کا دل لے کر پیدا ہونے والے کسی ایسے انسان کا جو گونگا ہو، نہ پیدا ہونا ہی زیادہ بہتر ہے۔ میرا دل نغموں سے لبریز ہے، اور میرے پاس آواز بھی ہے، اور یہ آواز تو ہے میری مادری زبان آوار۔ تو نے مجھے چھوٹے سے بچے کی طرح انگلیاں پکڑا کر میرے گاؤں سے باہر نکالا، اور قوموں کی وسیع و عریض دنیا میں پہنچایا ہے، جنہیں میں نے اپنے وطن عزیز کی داستانیں سنائی ہیں۔ تو نے مجھے اس دیو قامت ہستی تک پہنچایا ہے جس کا نام ہے عظیم روسی زبان، وہ بھی میرے لیے مادری زبان کی حیثیت اختیار کر گئی ہے۔ اب اس نے میرا دوسرا ہاتھ پکڑ لیا ہے اور مجھے دنیا کے تمام ملکوں کی سیر کرائی ہے، میں اس کا بھی احسان مند ہوں، بالکل اسی طرح جس طرح اپنی رضائی ماں اراد ریخ گاؤں کی اس عورت کا۔ پھر بھی مجھے اس بات کا پورا احساس ہے کہ میری ایک اپنی ماں بھی ہے جس نے اپنی کوکھ سے मुझे जन्म दिया, क्योंकि घर में चूल्हा जलाने के लिए तो किसी पड़ोसी से दिया सलाई मांगी जा सकती है, लेकिन अगर आपको अपने दिल में ज्वाला भड़कानी हो, हरारत पैदा करनी हो, तो उसके लिए किसी भी दोस्त से मांगी हुई दिया सलाई काम नहीं आ सकती। लोग मुख्तलिफ जुबानें बोल सकते हैं, उनके दिल एक होने चाहिए। मैं जानता हूं कि मेरे बहुत सारे दोस्त गांव छोड़कर शहरों में आबाद हो गए हैं, इसमें कोई हर्ज नहीं है। चिड़ियों के बच्चे भी उस वक्त अपने घोंसले छोड़ देते हैं जब उनके पर मजबूत हो जाते हैं, लेकिन मैं उन दोस्तों के बारे में क्या कहूँ जो बड़े शहरों में रहते हैं और अपनी मादरी जुबान में नहीं किसी दूसरी जुबान में अपने तासुरात व तखयुलात का इजहार करते हैं। यकीनन ये उनका ज़ाती मामला है और मुझे उन पर लानत मलामत का कोई हक हासिल नहीं। फिर भी मुझे ऐसा लगता है जैसे ये ऐसे लोग हैं जो एक ही हाथ में दो तरबूज उठाने की कोशिश करते हैं। मैंने इन बेचारों से बातें की हैं और ये देखा है कि अब वो लोग जो ज़ुबान इस्तेमाल करते हैं वो आवार तो यकीनन नहीं है लेकिन रूसी भी नहीं। ऐसे लोगों से मिलकर मुझे वो जंगल याद आ जाता है जो अपने निगहबानों की गफलत और अदम तवज्जोही का शिकार हो गया है। बेशक मैंने कुछ ऐसे लोगों को भी देखा है जिन्होंने ये महसूस करते हुए कि उनकी मादरी जुबान का सरमाया बहुत कलील और कतई गैरहम है, किसी ऐसी जुबान का सहारा लेने की कोशिश की है जिसके पास अल्फाज का सरमाया ज़्यादा हो और जिसकी अपनी अहमियत भी हो, लेकिन इस तरह के लोगों का भी वही हशर हुआ है जो आवार की एक लोक कथा में एक बकरी का। वो जंगल में इसलिए गई थी कि भेड़िए जैसी दुम लेकर लौटे और वापस आई तो अपनी सींगें भी खो चुकी थी। या फिर ये लोग पालतू बत्तखों जैसे हैं जो तैरना भी जानती है और गोते लगाना भी, लेकिन मछली की तरह नहीं। वो थोड़ा बहुत उड़ भी लेती हैं लेकिन इतना नहीं जितना आज़ाद परिंदे। वो गा भी लेती हैं लेकिन बुलबुल की तरह नहीं। वो कर तो सब कुछ लेती हैं लेकिन उस तरह नहीं जिस तरह करना चाहिए। कहिए क्या हाल चाल है, मैंने एक बार अबू तालिब से पूछा। बस यूं ही, न तो भेड़िए की तरह और न ही खरगोश की मानिंद, बस बैन बैन। ये कहकर उन्होंने एक लम्हा तवक्कुफ किया और फिर बोले, ये बैन बैन की कैफियत अदीब के लिए सबसे ख़राब है। उसे या तो उस भेड़िए की तरह महसूस करना चाहिए जो किसी खरगोश को हजम कर चुका हो, या उस खरगोश की तरह जिसने पीछा करते भेड़िए के खूनी पंजों से अपनी जान बचा ली हो। अपनी नोटबुक से। एक बार पड़ोसी गांव से कुछ नौजवान अब्बा के पास आए। उन्होंने बताया कि वो एक गुलूकार की मरम्मत करके आ रहे हैं। आप लोगों ने उसकी मरम्मत क्यों की, अब्बा ने सवाल किया। वो गाने में बड़े नखरे दिखा रहा था, कभी जानबूझकर खांसने लगता, कभी अल्फाज बिगाड़ देता, कभी पागलों की तरह चीखने लगता और कभी कुत्ते की तरह भौंकने लगता। गरज उसने गीत का सत्यानाश कर दिया था, इसलिए हम लोगों ने उसकी मरम्मत कर दी। आप लोगों ने उसकी मरम्मत किस चीज से की, हम में से कुछ लोगों ने पेटियां इस्तेमाल की, बाकी लोगों ने घूंसे। आप लोगों को कोड़े भी मारने चाहिए थे। खैर ये बताइए कि आपने उसके जिस्म के किस हिस्से को निशाना बनाया। ज्यादातर उसका निचला धड़ हमारा निशाना बना, लेकिन कुछ लोगों ने उसकी गर्दन पर भी वार किए। लेकिन सारी गलतियों की जड़ तो गुलूकार का सर ही था। याद की एक और झलक। अब इसी तरह का एक और वाकया याद आ गया है तो वो भी क्यों ना सुना दूं। मखाश किले में एक आवार गुलूकार रहते हैं, मैं उनका नाम नहीं लूंगा क्योंकि इससे कोई फर्क नहीं पड़ता और वो बहरहाल कहानी पढ़कर समझ ही जाएंगे। मौसूफ अक्सर हमारे यहाँ आया करते थे अपनी बनाई हुई धुनों पर अब्बा से गाने लिखवाने। अब्बा उनकी बात मान लेते और यूं गीत अल्फाज का रूप अख्तियार कर लेते। एक दिन हम सब चाय पी रहे थे तभी रेडियो पर ऐलान हुआ कि फला मशहूर मुगन्नी गाना गाएंगे जिसके बोल सदाबासी हमजा ने लिखे हैं। हम सब सुनने लगे, अब्बा भी मुतवज्जो हो गए, लेकिन जैसे जैसे हम सुनते गए हमारी हैरत बढ़ती गई। गुलूकार साहब गीत के बोल कुछ इस तरह अदा कर रहे थे कि एक लफ्ज़ भी पल्ले नहीं पड़ रहा था, सिर्फ कुछ चीखें सुनाई दे रही थीं। گیت کے الفاظ وہ اس طرح گھونٹ لیتے جیسے مرغی پہلے دانہ بکھیرتی ہے اور پھر چن چن کر ایک ایک دانہ کھاتی ہے۔ بعد میں جب ابا سے ان کی ملاقات ہوئی تو ابا نے پوچھا، انہوں نے الفاظ کی یہ گت کیوں بنائی؟ میں نے یہ سب کچھ جان بوجھ کر کیا تھا، میں نہیں چاہتا کہ کوئی دوسرا آدمی گیت کے بول سمجھ سکے اور اسے یاد رکھ سکے۔ موصوف نے جواب دیا، اگر ہمارے علاقے کے دوسرے گلوکاروں نے گیت کے الفاظ یاد کر لیے تو وہ بھی میرا گایا ہوا گیت گانے لگیں گے۔ میں یہ چاہتا ہوں کہ اس گیت پر میری اجارہ داری برقرار رہے۔ کچھ دنوں بعد ابا نے دوستوں کی دعوت کی، اس دعوت میں گلوکار صاحب بھی مدعو تھے۔ دعوت ختم ہونے پر آئی تو ابا نے دیوار سے قمض اتارا جس کا صرف ایک ہی تار سلامت تھا اور وہ بھی کسا ہوا نہ تھا، اور اس ٹوٹے پھوٹے ساز پر انہوں نے گانا شروع کیا جس کی دھن گلوکار موصوف نے تیار کی تھی۔ الفاظ تو بہت واضح تھے لیکن ایک ٹوٹے ہوئے ساز نے دھن کی مٹی پلید کر دی تھی، اور پھر ابا کچھ بگاڑ کر گا بھی رہے تھے۔ گلوکار صاحب چراغ پا ہو اٹھے، انہوں نے احتجاج کرتے ہوئے کہا کہ ان کی دھن ایک ٹوٹے اور ڈھیلے ڈھالے ساز پر نہیں بجائی جا سکتی کیونکہ اس طرح موسیقی کا حسن اور اس کی دلکشی مجروح ہوتی ہے۔ میں نے یہ سب کچھ جان بوجھ کر کیا ہے، ابا نے بڑے سکون کے ساتھ جواب دیا، تاکہ دوسرے لوگ تمہاری دھن نہ سمجھ سکے۔ اگر کوئی ایسا گانا کامیاب سمجھا جا سکتا ہے جس میں ایک لفظ بھی پلے نہ پڑے تو وہ گانا بھی کامیاب ہی سمجھا جائے گا جس کی دھن اور جس کی موسیقی سمجھ میں نہ آتی ہو۔ داغستانی ادیب 10 زبانوں میں کتابیں لکھتے ہیں لیکن یہ کتابیں صرف 9 زبانوں میں شائع ہوتی ہیں۔ اس صورت میں وہ لوگ کیا کرتے ہیں جو 10ویں زبان میں کتابیں لکھتے ہیں؟ اور یہ بھی سوال ہے کہ یہ کس قسم کی زبان ہے؟ یہ 10ویں زبان وہ ہے جس کا استعمال وہ لوگ کرتے ہیں جو اپنی مادری زبان چاہے وہ آوار ہو، تات ہو یا لاک بھول چکے ہیں، لیکن ساتھ ہی ساتھ کوئی دوسری زبان بھی اب تک اچھی طرح سیکھ نہیں پائے ہیں۔ یہ لوگ بیک وقت دو اسٹولوں کے درمیان بیٹھے ہوئے ہیں۔ اگر آپ کو کسی دوسری زبان پر اپنی مادری زبان سے زیادہ قدرت حاصل ہے تو آپ شوق سے اس زبان میں تخلیقی کام کیجئے، یا پھر اگر آپ کسی دوسری زبان سے اچھی طرح واقف نہیں ہیں تو اپنی مادری زبان میں لکھیے، مگر خدا کے لیے 10ویں زبان میں لکھنے کی کوشش نہ کیجئے۔ بے شک میں 10ویں زبان کا مخالف ہوں، زبان کو ایک قدیم ورثے کا مالک ہونا چاہیے، اس کی عمر ہزارہ سال کی ہونی چاہیے، کیونکہ اسی وقت یہ زبان تخلیقی کاوشوں کی متحمل ہو سکتی ہے۔ یقیناً زبان بدلتی رہتی ہے، یہ ایک ایسی حقیقت ہے جس سے میں انکار نہیں کر سکتا، لیکن یہ تبدیلی بالکل اسی طرح ہوتی ہے جیسے درخت ہر سال اپنی پتیاں بدل دیتے ہیں۔ بعض پتیاں سوکھ جاتی ہیں اور گر جاتی ہیں، دوسری پتیاں ان کی جگہ لینے کے لیے ابھر آتی ہیں، لیکن پیڑ اپنی جگہ قائم رہتا ہے۔ سال گزرتے جاتے ہیں اور ہر گزرتے ہوئے سال کے ساتھ ساتھ وہ زیادہ توانا، زیادہ تن و مند اور زیادہ خوبصورت بنتا جاتا ہے اور پھل دیتا جاتا ہے۔ میں آپ کی خدمت میں اپنی نظمیں، اپنی کتابیں پیش کر رہا ہوں، یہ وہ پھل ہیں جو آوار زبان کے چھوٹے لیکن قدیم پیڑ پر پھلے ہیں۔ میری مادری زبان۔ خواب اکثر عجیب ہوتے ہیں، رات میں نے بھی خواب دیکھا ہے، موت کا خواب، اپنی موت کا خواب، دوپہر، دھوپ، جلجلاتے پہاڑ، میں ہوں سینے میں زخم گولی کا، سانس لینا بھی ایک قیامت ہے، پاس ہی بہہ رہی ہے ایک ندی، میری حالت سے بے خبر اور میں، اپنے ہی دیش کی زمیں پہ پڑا، اس کی مٹی میں ملنے والا ہوں، مرنے والا ہوں پر کسے ہے خبر، کون آئے گا دفن کرنے کو، سر پہ منڈلا رہے ہیں چند عقاب، پاس گھاٹی میں شور برپا ہے، کوئی ایسا نہیں جو غم میں مرے، میری نا وقت موت پر رو دے، نہ تو ماں ہے نہ دوست ہے نہ حبیب، نہ ہو خانان پیشور بھی نہیں، اور یوں اس اجاڑ وادی میں جھل ملاتا ہے زندگی کا چراغ، یک بیک پاس ہی سے آتی ہے، رہنوردوں کی ڈوبتی آواز میرے کانوں میں گونج اٹھتے ہیں، میری اپنی زبان کے الفاظ۔ تپتی دھرتی پہ مر رہا ہوں میں، ہاں مگر یہ کہ اپنے دیس میں ہوں، اور وہ مجھ سے بے خبر راہی باتیں کرتے گزرتے جاتے ہیں۔ لب پہ قصہ کسی حسین کا ہے جس نے احمق بنایا تھا سب کو۔ موت اور زیست کے دوراہے پر میری آوار کے حسین الفاظ یوں ہیں جیسے کہ جام آب حیات، اور بس یہ دوا ہی کافی ہے۔ دوسروں کی زبان بھی یوں ہی ان کے حق میں ہے جام آب حیات، مٹنے والی ہو کل جو میری زبان، آج ہی مجھ کو موت آ جائے۔ مجھ کو اپنی زبان پیاری ہے، لاکھ کوئی اسے حقیر کہے، عالمی محفلوں میں جا نہ ملے، میرا دل تو مقام ہے اس کا۔ مجھ کو اکثر یہ وہم ہوتا ہے، کیا میرے بعد قوم کے بیٹے اپنے محمود کا حسین کلام کوئی معمولی ترجمہ لے کر اپنے اخلاف کو سنائیں گے؟ کیا یہی ہے میرے مقدر میں اپنی آواز، اپنی پیاری زبان آخری بار ادب کی صورت میں پیش کر دوں، خاموش ہو جاؤں؟ زندگی بھی مجھے بہت ہے عزیز، اور یہ بے قرار دنیا بھی۔ ابن آدم، تیرا یہ قصر عظیم، اس کا ہر گوشہ مجھ کو پیارا ہے، ہاں مگر سب سے زیادہ الفت ہے سوویت سرزمین سے مجھ کو، جس کا مطرب ہوں، جس کا شاعر ہوں، جس کے میں گیت گنگناتا ہوں، اپنی آوار میں جو ماں سے ملی سارا زور قلم لگاتا ہوں۔ ہے چکوتا سے بالٹک تٹ تک پھیلی بکھری زمین عزیز مجھے، اور میں اس زمین کے قدموں پر زندگی بھی نثار کر دوں گا، بس فقط اتنی التجا ہے میری موت کے بعد دفن کی خاطر، مجھ کو دو گز زمین جو ملنی ہے وہ یہاں میرے گاؤں میں مل جائے، تاکہ جب میرے گاؤں کے بیٹے قبر پر آئیں تو یہ کہہ پائیں، اس میں سوتا ہے وہ رسول اپنا، اپنے حمزہ کا جانشین تھا جو، بائی سے فخر و آفرین تھا جو۔ اپنی نوٹ بک سے۔ پہاڑی علاقوں میں ایک نوجوان تھا جو ایک روسی لڑکی سے شادی کرنا چاہتا تھا، مگر اس کے والدین اس شادی کے سخت مخالف تھے۔ معلوم ایسا ہوتا ہے کہ اس لڑکی کو اس آوار نوجوان سے بے حد محبت تھی، کیونکہ ایک دن اسے اپنی محبوبہ کا خط ملا جو آوار زبان میں تھا۔ اس نے فوراً یہ خط اپنے والدین کو دکھا دیا۔ پہلے تو انہیں اپنی آنکھوں پر یقین ہی نہیں آیا، بعد میں وہ اس قدر متاثر ہوئے کہ اسی وقت انہوں نے اپنے بیٹے کو اس شادی کی اجازت دے دی۔ اپنی نوٹ بک سے۔ ایک ادیب کے لیے زبان کی حیثیت وہی ہے جو کسان کے لیے فصل کی ہوتی ہے۔ ہر بالی میں لاتعداد دانے ہوتے ہیں، اور بالیاں اتنی ہوتی ہیں کہ ان کا شمار کرنا بھی مشکل ہوتا ہے، لیکن اگر کسان کاہلوں کی طرح اپنی جگہ بیٹھا محض اپنی فصل کو ٹک ٹک دیکھتا رہے تو اسے ایک دانہ بھی نہ مل سکتا۔ رئی کی فصل تیار ہو جائے تو اسے کاٹنا چاہیے، پھر گاہنا چاہیے، لیکن کام یہاں بھی ختم نہیں ہو جاتا۔ اس کے بعد بھوسا اڑا کر دانہ الگ کرنے کی منزل آتی ہے، پھر دانہ پیسا جاتا ہے جس سے آٹا ملتا ہے، اب آٹا گوندھا جائے تب کہیں جا کر روٹی پکنے کی نوبت آتی ہے۔ لیکن اس سلسلے میں غالباً اہم ترین بات جو یاد رکھنی چاہیے وہ یہ ہے کہ روٹی کی ضرورت کتنی ہی کیوں نہ ہو، سارے دانے ختم نہ کرنا چاہیے۔ کسان ہمیشہ سب سے اچھے دانے بیج کے لیے محفوظ رکھتا ہے۔ الفاظ سے کام لینے والا ادیب بھی کسان ہی کی طرح ہوتا ہے۔ لوگ کہتے ہیں کچھ بچوں نے ایک پیڑ کاٹ کر گرا دیا، اس پر مینے کا جو گھونسلہ تھا اسے اجاڑ دیا۔ پیڑ پیڑ مجھے بتاؤ کہ تمہیں کیوں کاٹا گیا، کیونکہ میں ان سے کچھ کہہ نہیں سکتا تھا۔ مینا مینا، تیرا گھونسلہ کیوں اجاڑا گیا؟ اس لیے کہ میں شور بہت مچاتی تھی۔ لوگ یہ بھی کہتے ہیں لفظ بارش کی طرح ہیں، پہلی بار کی بارش رحمت ہوتی ہے، دوسری بار کی مفید، تیسری بار کی غنیمت، اور چوتھی دفعہ یہی بارش جو کبھی رحمت تھی لعنت بن جاتی ہے۔